Bye. गर्दा मन रुन्छ किन तिमी देखिन परोस् टाढिन बाँचुन्जेल तिम्रै हुन सुख दुख साटाउला सँगै जुनी काटाउला सँगै हाँस्न सँगै रुन बाँचुन्जेल तिम्रै हुन पा।